म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने, साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट बैङ्कको माथि, मोबाइल 9845146174। नमस्कार, अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.nb मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान 11 बजेको अर्पण खबरमा स्वागत छ। म ध्रुवराज खनाल। खबर विस्तारमा, नेपालका 37 औँ प्रधानमन्त्रीका रूपमा सुशील कोइरालाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेको आज 100 दिन पुरा भएको छ। अहिलेसम्म कहिल्यै लाभको पद धारण नगरेका, कुनै पारिवारिक दबाव नभएका र स्वच्छ छविका सुशील कोइराला आफ्नो शासनकालको 100 दिनसम्म आउँदा कमजोर, सुस्त र निर्णय क्षमता नभएका शासक बन्न पुगेको विश्लेषकहरूले बताएका छन्। कोइराला सरकारले सुरुमा केही राम्रा कामको सुरुवात गर्ने संकेत दिए पनि पार्टीको आन्तरिक कलह, सत्ता साझदार दलको असहयोगले अघि बढ्न सकिन प्रधानमन्त्री कार्यालयबाट 5,000 भन्दा बढी भुक्तानी दिनुपर्दा 3 दिन वेबसाइटमा सार्वजनिक गरेर मात्र भुक्तानी दिने फाइलमा हस्ताक्षर गर्दै मुलुकको कार्यकारी प्रमुख पद सम्हाल्दा कोइरालासँग आम अपेक्षा वात्तै चुलिएको थियो। सत्य निरूपण तथा मेलमिलाप आयोग गठन सम्बन्धी ऐन पारित हुनु कोइराला सरकारको ठूलो उपलब्धि मान्न सकिन्छ, तर त्यो पनि कार्यान्वयनबाट टाढा रहेको छ। संविधान सभामा मनोनित गर्नुपर्ने 26 जनाको मनोनयन हुन नसक्नु, विभिन्न देशमा रिक्त रहेका राजदूतहरूको पदपूर्ति गर्न नसक्नु र जनतालाई तत्काल राहतका कुनै कार्यक्रम नल्याउनुलाई सरकारको कमजोरी भएको उनीहरूको टिप्पणी छ। प्रमुख 3 दलबीच न्याय परिषदले सर्वोच्च अदालतका लागि सिफारिस गरेका 8 जना न्यायाधीशलाई आउँदो 9 गते संसदीय सुनवाई विशेष समितिमा बोलाउने सहमति भएको छ। प्रमुख दल नेपाली कङ्ग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच यस्तो सहमति भएको हो। 3 दलका प्रमुख सचेतकले आज बिहान बसेको समितिको बैठकमा पेश गरेको सहमतिको मस्यौदामा जेठ 1 गते परिषदले पठाएको पत्रको अभिव्यक्ति र शब्दमा समितिको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ। यस्तै प्रमुख दलहरूले न्यायाधीशको विरुद्धमा उजुरी गर्ने उजुरीकर्ताहरूलाई पनि आजकै समितिको बैठकमा बोलाउने सहमति गरेका छन्। 3 दलबीच न्यायाधीश सिफारिसका लागि न्याय परिषदको कार्यविधिबारे ऐनमा भएको योग्यता र आधारहरूको लिखित विवरण र समावेशी नहुनुको कारणबारे थप विवरणका लागि पत्रचार गर्ने सहमति समेत भएको छ। समितिको बैठक आज अपरान्ह 4 बजे फेरि बस्नेछ। एकीकृत नेकपा माओवादीमा पछिल्लो पटक भएको केन्द्रीय समिति विस्तारप्रति नेता डाक्टर बाबुराम भट्टराईले असन्तुष्टि जनाउनु भएको छ। आज बिहानै अध्यक्ष पुष्पकमल दाल प्रचण्डलाई उहाँकै निवास लाजिमपाटमा भेटी भट्टराईले असन्तुष्टि जनाउनु भएको हो। आफू पक्षका सबैलाई नसमेटेको भन्दै भट्टराई असन्तुष्ट हुनुभएको स्रोतले जनाएको छ। भट्टराई पक्षका नेता देवेन्द्र पौडेलले केही असन्तुष्ट हुनु स्वाभाविक भएको र यसबारे छलफल भइरहेको प्रतिक्रिया दिनुभएको छ। मङ्गलबार बेलुकी सामाजिक सञ्जाल ट्विटर मार्फत पनि भट्टराईले असन्तुष्टि पोख्नु भएको छ। नाइजेरियाको जोस सहरमा भएका 2 बम विस्फोटमा 118 जनाको ज्यान गएको छ, 56 जना घाइते भएका छन्। पहिलो विस्फोट सहरको व्यस्त बजारमा र दोस्रो विस्फोट अस्पताल नजिक भएको बिबिसीले जनाएको छ। पहिलो विस्फोट भएको आधा घण्टापछि दोस्रो विस्फोट भएको थियो, जसमा केही उद्धारकर्मी समेत मारिएका छन्। क्षेत्रीय गभर्नरका प्रवक्ताले ज्यान गुमाउनेमा धेरैजसो महिला रहेको बताएका छन्। नेसनल इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सीका संयोजक मोहम्मद अब्दुल सलामले अहिलेसम्म 118 जनाको शव भेटिएको र विस्फोट भएको ठाउँमा भत्किएका भवनका भग्नावशेष हटाउन बाँकी रहेकाले मृतकको संख्या बढ्न सक्ने बताउनु भएको छ। राष्ट्रपति गुडलक जोनाथनले घटनालाई मानवीय स्वतन्त्रतामाथिको आक्रमण भन्दै निन्दा गर्नुभएको छ।